मनमा ठुलो आशा ला चोखो माया। श्रोतावृन्द यस गीतमा स्वर दिनुभएको छ यहाँहरूकै लोकप्रिय गायक गोविन्द पन्त समर्थन र रेखा जोशीले भने भाका तथा शब्द गोविन्द पन्त समर्थनको। त्यसै गरी श्रोतावृन्द संगीत संयोजक प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी औ डिजिटल रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली। मोबाइल नम्बर 97 0154।